نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. تیسرے پارے کا خلاصہ کریں گے انشاءاللہ تعالی. اس سے فائدہ اٹھانے کا طریقہ کیا ہوگا کہ آپ کے سامنے ترجمے والا قرآن کھلا ہو، اور اگر اسٹوڈنٹس اس سے فائدہ اٹھا رہے ہیں تو وہ اپنے وہ نوٹ بکس کھول سکتے ہیں جس میں انہوں نے نوٹس لیے تھے، جس میں پوائنٹس لکھے جاتے ہیں. اس وقت ہم کوئی تفصیلات میں نہیں جائیں گے، بنیادی طور پہ اس سے فائدہ ہر ایک اس کو ہوگا جو پہلے سے قرآن پاک کو دیکھ چکا یا کم از کم کچھ جانتا ہے. لیکن اس وقت ہم تھوڑے سے روحانی پہلوؤں پہ بات کریں گے کہ یہ کس طریقے سے اللہ تعالیٰ ہم سے کیا چاہتا ہے، اور کچھ سوالوں کے جواب ہوں گے. یعنی اس بارے سے ہم ایک نئی چیز شروع کر رہے ہیں، اور میں چاہوں گی کہ آپ اس کو بھی اپ نوٹ کریں تاکہ پھر جب ہم باقاعدہ شروع کریں تو یہ سب چیزیں آپ کے سامنے ہوں. تو ان شاء اللہ تعالیٰ ہم ایک حصہ شروع شامل کر رہے ہیں اپنے اس خلاصے کے سلسلے میں، اور وہ کیا ہوگا کہ مختلف سوالات جو عموماً لوگ پوچھتے ہیں، یا ہمارے ذہن میں اس کے لیے کچھ شبہ ہوتا ہے، یا جس کے بارے میں جاننا مفید ہوتا ہے. تو چند سوالوں کی صورت میں شروع میں میں آپ کے سامنے شیئر کروں گی. اگر آپ نوٹ کر سکیں گے تو نوٹ کر لیں گے، اور ہم دیکھیں گے کہ ان سوالوں کے جواب ہمیں اس بارے سے ملتے ہیں. اس لسٹ کا فائدہ کیا ہوگا؟ بعد میں کبھی بھی کہیں بھی آپ کو کوئی سوال کرتا ہے، یا آپ کو کوئی بات ڈھونڈنی ہے، یا کسی موضوع پہ آپ رہنمائی لینا چاہتے ہیں، تو آپ اس لسٹ میں سے دیکھ سکتے ہیں کہ کیا اس کا جواب مجھے اس بارے میں سے مل سکتا ہے. کیونکہ اکثر میں نے دیکھا ہے کہ لوگ جب کچھ دیکھنا چاہتے ہیں تو ان کو یہ تو پتہ ہوتا ہے قرآن پاک میں ہے، لیکن یہ یاد نہیں رہتا کہاں ہے. اور شروع شروع میں یہ چیز واقعی یاد نہیں ہوتی، ایک ٹائم لگتا ہے، اس کے بعد پھر انسان اس کے لیے ریڈی ہوتا ہے. تو ہر پارے کے اندر اللہ تعالیٰ نے کچھ چیزوں کو رکھا ہے. تو اوور آل اگر دیکھا جائے تو تیسرے پارے کی روشنی میں جو سوالات کا جواب دیا جا سکتا ہے، اس میں سے پہلا سوال کیا ہے کہ لوگ ایک ہی دین پر ہونے کے باوجود آپس میں اختلافات کیوں کرتے ہیں؟ جادوگر سورت بقرہ کی کون سی آیت کا مقابلہ نہیں کر سکتے؟ سب سے بڑی فضیلت والی آیت کون سی ہے؟ نمرود نے اپنے رب ہونے کا اعلان کیوں کیا؟ پرندے ٹکڑوں میں تقسیم ہونے کے بعد دوبارہ زندہ کیسے ہو گئے؟ ایک روپیہ 700 روپے کیسے بن جاتا ہے؟ دے کر احسان جتلانے والوں کے بارے میں اللہ تعالیٰ کا کیا فیصلہ ہے؟ کیا صدقہ اعلانیہ کریں یا چھپا کر؟ اللہ تعالیٰ نے ماضی کا غم اور مستقبل کے خوف سے بچنے کا کون سا طریقہ بتایا ہے؟ کیا سود کھانے والے کے خلاف اللہ اور اس کے رسول کا اعلان جنگ ہے؟ کاروبار کرتے وقت گواہی کی کیا اہمیت ہے؟ کیا کاروبار میں دو عورتوں کی گواہی ایک مرد کی گواہی کے برابر ہے؟ سورت بقرہ کی آخری دو آیات میں کیا نشانیاں موجود ہیں؟ اس میں اعظم کا واسطہ دینے سے انسان کی کون سی خواہشات پوری ہو سکتی ہیں؟ قرآن مجید کو آیات کے لحاظ سے اللہ تعالیٰ نے کن تین حصوں میں تقسیم کیا ہے؟ کیا اسماء حسنہ کے علاوہ بھی اللہ تعالیٰ کے نام موجود ہیں؟ ہدایت ملنے کے بعد گمراہی سے بچنے کی کون سی دعائیں ہیں؟ کیا آخرت میں صرف دین اسلام قبول کیا جائے گا؟ کیا فلاحی کام کرنے والے مشرک آخرت کے عذاب سے بچ سکتے ہیں؟ عزت اور اقتدار اللہ تعالیٰ کے نزدیک کس کو ملتا ہے؟ حضرت مریم علیہ السلام کی والدہ نے کیا دعا مانگی تھی؟ हजरत मरियम अलैहिस्सलाम के पास बिन मौसम के फल कहाँ से आए? क्या ईसा अलैहिस्सलाम की पैदाइश आदम अलैहिस्सलाम की तरह है? ईसाई और यहूदी इब्राहीम अलैहिस्सलाम को ईसाई या यहूदी क्यों कहते थे? अल्लाह ताला ने आलमे अरवाह में पैगंबरों को जमा करके क्या अहद लिया था? और इसी तरह के कुछ और सवालात, उसका जवाब इंशाअल्लाह ताला इसी पारे में देखेंगे जो मैं साथ साथ आपको सवाल उठाती जाऊंगी और आप उसको सुनते जाएंगे। लेकिन इससे पहले इब्तदाई आयात की तिलावत सुनते हैं। تلك الرسل فضلنا بعضهم على بعض منهم من كلم الله ورفع بعضهم درجات وآتينا عيسى ابن مريم البينات وأيدناه بروح القدس ولو شاء الله ما اقتتل الذين من بعدهم من بعد ما جاءتهم البينات ولكن اختلفوا فمنهم من آمن ومنهم من كفر ولو شاء الله ما اقتتلوا ولكن الله يفعل ما يريد. أعوذ بالله من الشيطان الرجيم. تلك الرسل فضلنا بعضهم على بعض منهم من كلم الله ورفع بعضهم درجات وآتينا عيسى ابن مريم البينات وأيدناه بروح القدس ولو شاء الله ما اقتتل الذين من بعد ما جاءتهم البينات ولكن اختلفوا فمنهم من آمن ومنهم من كفر ولو شاء الله ما اقتتلوا ولكن الله يفعل ما يريد. ये रसूल हैं जिनमें से हमने बास को बास पर फजीलत दी। इनमें से बास वो हैं जिनसे अल्लाह ताला ने बातचीत की और बास के दर्जे बुलंद किए, और हमने ईसा इब्ने मरियम को मोजज़ात अता फरमाए और रूहुल कुदुस से इनकी ताईद की। अगर अल्लाह ताला चाहता तो इनके बाद वाले अपने पास दलीलें आ जाने के बाद हरगिज लड़ाई भड़ाई न करते, लेकिन इन लोगों ने इख्तलाफ किया। इनमें से बास तो मोमिन हुए और बास काफिर, और अगर अल्लाह ताला चाहता तो ये आपस में ना लड़ते, लेकिन अल्लाह ताला जो चाहता है वो करता है। एक तवील आयत के साथ तीसरे पारे का आगाज होता है। पूरी चीज़ को सामने रखें तो तीसरा पारा जो है ये नबुव्वत के गिर्द घूमता है। रसूल कौन थे, उनका मुकाम क्या था, उनका मिशन क्या था, इस मिशन के रास्ते में जो मुश्किलात आईं उन्होंने उनको कैसे फेस किया। हर एक शख्स को इस चीज़ के लिए तैयार किया जा रहा है कि जब तुम रसूलों के मिशन पे चलोगे तो तुम्हारे रास्ते में कुछ ऐसी रुकावटें खड़ी कर दी जाएंगी कि जिनका मकसद तुम्हें तुम्हारे इरादों से हटाना नहीं, तुम्हारे अंदर कमज़ोरी पैदा करना नहीं, बल्कि तुम्हारे अंदर का इखलास देखना है। दूसरे पारे का आगाज़ आपको अगर याद हो तो सयकूलु सुफहाउ मिनन नासि मा वल्लाहुम के बाद एक जिम्मेदारी जो उम्मत वसत को दी गई थी, और वो क्या थी कि वजअलनाकुम उम्मतन वसतन लितकूनु शुहदा, कि हमने तुम्हें बेहतरीन उम्मत बनाया ताकि तुम दुनिया में हक की गवाही दो। तो उस पारे के आगाज़ में हक की गवाही देने का हुक्म था, और तीसरे पारे के आगाज़ में अब उन किरदारों से मुलाकात करवाई जा रही है जिन्होंने हर दौर में ये जिम्मेदारी पूरी की और जो इंसानों में से बेहतरीन مقام رکھنے والے انبیاء کے درجے پہ فائز ہوئے. ہر نبی نے اپنے دور کے تقاضوں کے مطابق بات کی اور کوشش کی. اگر دیکھا جائے تو انسانیت پہ سب سے بڑا احسان جو انسانوں میں سے کسی انسان کا ہو سکتا ہے وہ نبیوں کا ہے، کیونکہ انہوں نے لوگوں کو خالق کے ساتھ ملایا، مالک کے ساتھ ملایا. اگر نبی نہ ہوتے تو ذرا سوچئے کہ آج اتنی پیاری کتابیں ہمارے ہاتھ میں ہوتیں اور اتنا خوبصورت دین ہم تک پہنچتا. لیکن افسوس کی بات کیا ہے کہ اپنے دور میں وہ لوگ جو اپنے مشن کے ساتھ، سچے ہونے کے ساتھ ساتھ اپنے عزم اور ارادوں میں پختہ ہوتے ہیں، وہ کام کرتے ہیں، لیکن ان کے دنیا سے جاتے ہی یا ان کے منظر عام سے ہٹتے ہی بعض لوگ انہی کے ناموں کو بنیاد بنا کے آپس میں جھگڑے کرنے لگتے ہیں. اور یہی اس دور میں بھی ہوا اور یہی آج کے دور میں بھی ہو رہا ہے. کل اگر موسیٰ علیہ السلام کے بعد عیسیٰ علیہ السلام آئے اور عیسیٰ علیہ السلام کے بعد محمد رسول اللہ صلی اللہ علیہ وسلم آئے تو اصل میں یہ ایک گولڈن چین تھی، ایک خوبصورت زنجیری میں پرو دیا گیا سب کو کہ سب کی دعوت کا رخ ایک اللہ کی طرف ہے. لیکن بعد میں آنے والے لوگوں نے اپنے آپ کو نبیوں کے ناموں کے ساتھ اتنا جوڑ لیا کہ بعد میں آنے والے نبی کو قبول نہیں کیا. یہود نے کہا کہ ہم موسیٰ علیہ السلام پہ ہی خوش ہیں، لہٰذا عیسیٰ علیہ السلام کی بات سننے اور ماننے کی ضرورت نہیں. اپنے دور میں جنہوں نے حضرت عیسیٰ علیہ السلام سے تعلق جوڑ کے خود کو نصرانی کہا، جب ان کے سامنے محمد رسول اللہ صلی اللہ علیہ وسلم کی دعوت پیش کی گئی تو انہوں نے کہا کہ نہیں، ہم تو عیسیٰ علیہ السلام ہی کے ساتھ منسوب ہونا چاہتے ہیں. جو دین تھا بس وہ ان تک تھا، جو دینا تھا وہ ان کے ذریعے مل گیا، اب ہم ایسا نہیں کریں گے. اور اسی بنیاد پہ یہودی یہودی رہا، مسلمان نہ بنا، عیسائی عیسائی رہا، مسلمان نہ بنا. لیکن یہی بات جب امت مسلمہ میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے جانے کے بعد دین کے خدمتگار اور اپنے وقت کے بہترین امام، اپنے وقت کے بہترین سکالرز، جنہوں نے لوگوں تک اللہ کا دین پہنچایا آسانیوں کے لیے، ان کو خوبصورتی تک وہاں پہنچانے کے لیے، لیکن لوگوں نے کیا کیا اس کے معاملے میں؟ بعد میں انہی کے نام لے لے کے آپس میں جھگڑنا شروع کر دیا اور کہا کہ ہم تو اپنے امام کے علاوہ آگے جائیں گے نہیں. تو اس آیت نے وہ حقیقت کھول دی کہ لڑتے کیوں ہو، جھگڑتے کیوں ہو، ناموں کے ساتھ کیوں اپنے آپ کو جوڑتے ہو، شخصیت پرست کیوں ہو گئے؟ دیکھو سب کی دعوت کیا تھی، قال اللہ وقال الرسول. وہ ایک اللہ اور اس کے رسول کو ماننے والے تھے، اسی کی دعوت دینے والے تھے، تو پھر تم اپنے آپ کو ادھر سے ادھر اور ادھر سے ادھر کیوں رکھتے ہو؟ تو لہٰذا اس آیت کو بالکل پارے کے آغاز میں لاتے ہی ہم سب کے ذہن کھول دیے گئے کہ دین کا کام سچے جذبات کے ساتھ وہی کرے گا جو شخصیت پرستی سے اوپر اٹھ کے بات کرے گا، کیونکہ یہ دل اللہ کی محبت کے لیے بنا. یہاں صرف اسی کی ذات رہے گی اور اسی کی بات رہے گی. جہاں اللہ کی بات سے زیادہ کسی دوسرے کی بات آنے لگے گی تو وہاں شبہ ہے کہ دین خالص نہ رہے. ہم سب کو اس آیت کو سنتے ہوئے اپنے دلوں کا جائزہ لینا ہے. وہ تو بڑے پیمانے پہ جھگڑے کرتے تھے اور تفرقہ بازی میں پڑ گئے، لیکن کیا آج ہمارے دل کسی تعصب کا شکار تو نہیں ہو چکے؟ کسی چیز کو حق سمجھتے ہوئے بھی ہم صرف اس لیے نہ مانیں کیونکہ ہم اپنے پاس پہلے سے موجود حق پر ہی کافی ہیں، اسی پہ مطمئن ہیں. ایک علم کی بات مل گئی، اب آگے اور لینے کی ضرورت نہیں کیونکہ ہم تو علم والے ہو گئے. تو یاد رکھیے، یہی چیز دل کے اندر گھٹن پیدا کرتی ہے. دل کے اندر چربی جمع ہو جائے، انتڑیوں کے اندر، یعنی دل کی جو وینس ہوتی ہیں، آرٹریز ہیں، اس کے اندر کولیسٹرول آ جائے، وہ اتنا نقصان نہیں دیتا جتنا انسانوں کے دلوں کو یہ چیز نقصان دیتی ہے کہ وہ کسی ایک ذات کے ساتھ، ایک نام کے ساتھ، ایک بات کے ساتھ جوڑ لیں. پھر تو ہمیں آج سے 40-50 سال پیچھے جانا پڑے گا کہ جب ہمیں ہمارے ایک پہلے استاد نے کوئی بات سکھا دی، اس کے بعد پھر ہمیں کسی اور کی بات کو نہیں سیکھنا تھا. تو لہٰذا دین وسعت قلبی کا نام ہے. یاد رکھیے، زندگی میں جنہوں نے دین کی خدمت کی، یہ وہی لوگ تھے جنہوں نے مختلف انداز سے دین کو دیکھا اور کبھی بھی کسی ایک چیز کے ساتھ چپک کے نہ رہ گئے، ورنہ تو سوچ محدود ہو جائے گی. आप एक ही तरफ से देखते रहें तो आपको तस्वीर का दूसरा रुख नहीं दिखता। बस चीज़ें एक आईने से दिखती हैं, जो आपके सामने की चेहरे की चीज़ें हैं, लेकिन अगर आप पीछे से गुद्दी को देखना चाहें, अपनी चोटी को देखना चाहें, तो आपको दो आईने देखने पड़ते हैं, एक आगे और एक पीछे। तो दूसरा आईना ना होगा तो आप पीछे नहीं देखेंगे। इसी तरह अपने आप को किसी एक चीज़ के साथ जोड़ लेना, किसी एक मसलक के साथ, एक फेक के साथ जोड़ लेना, आपको दीन के कई खूबसूरत चेहरों के चीज़ों के देखने से महरूम कर देगा। इसके बाद आयत नंबर 254 से लेकर आयत नंबर 283 तक माल से मुतल्लिक बातें हैं, मुख्तलिफ अंदाज हैं। हुक्म तो ये दिया गया कि या अय्युहल्लज़ीना आमनू अनफिकू मिम्मा रज़क़नाकुम मिन क़ब्ल, ए लोगो जो ईमान लाए हो खर्च कर लो, इससे पहले कि वो दिन आ जाए जिसमें कोई तिजारत नहीं, कोई दोस्ती नहीं और न किसी की सिफारिश काम आएगी, और काफिर वही जालिम है। यहाँ काफिर कौन है? माल न देने वाले, अल्लाह के रास्ते में खर्च करने का इनकार करने वाले। यहाँ ईमान वालों को पहली दफा खर्च करने की दावत दी गई। पीछे दो पारों में हमने ये हुक्म नहीं पढ़ा बराहे रास्त। ठीक है, इशारतन जिक्र हुआ, ईमान वालों के सिफात की रोशनी में कहा गया कि मिम्मा रज़क़नाहुम युन्फिकून, इसी तरह आगे भी कहीं इशारतन बात हुई, लेकिन अनफिकू खर्च करो, स्पेंड, ये अमर है, हुक्म है। यहाँ हुक्म दिया गया खर्च कर दो। क्यों कर दें? इसलिए कि कल फिर खर्च करने का मौका ख़त्म हो जाएगा, एक्सपायरी डेट करीब है, ड्यू डेट क्लोज है, उसके बाद माल के ढेर ले लेके भी फिरोगे तो खर्च कर कबूल न किए जाएंगे। आज दुनिया में जो भी मांगा जाता है वो नहीं दोगे अपनी खुशी से, तो कल फिर देना चाहोगे तो हम लेंगे भी नहीं। तुम क्या समझते हो कि इसको जब तुम्हारा दिल चाहेगा तब दोगे? नहीं, ये हमारी मर्जी है, हम कब किसी को इसकी तौफीक देते हैं। मैं आपकी तवज्जो इसी पारे की बिल्कुल आखिरी आयत की तरफ दिलाना चाहूंगी। कुछ सफ़े पलट के देखिए, तीसरे पारे की आखिरी आयत जो हम इस समरी के आखिर में करेंगे, लेकिन उसका नंबर यहाँ नोट कर लीजिएगा। आयत नंबर 91 है सूरत आले इमरान की, इन्नल्लज़ीना कफरू व मातू व हुम कुफ्फार, वो लोग जो कुफर पे थे और इसी हाल में मर गए, फलें युकबल मिन अहदिहिम मिल उल अर्दी ज़हबन, उनसे जमीन भर के भी सोना अगर देंगे तो खर्च कबूल नहीं किया जाएगा। वलिफ्तदा बिही, जो वो अपने फिदिये में दें, यानी अजाब से बचने के लिए उस दिन पूरी जमीन भर के सोने की देना चाहें तो कबूल नहीं की जाएगी। उलाइक लहुम अजाबुन अलीम वलमा लहुम मिन नासिरीन। तो वहां क्या पता चला? क्यामत के दिन पूरी जमीन सोने की भर के भी को खर्च करना चाहे तो कबूल नहीं की जाएगी। क्यों? कि यहाँ हुक्म क्या था? अनफिकू मिम्मा रज़क़नाकुम, खर्च करो जिसमें से हमने तुम्हें दिया। ये नहीं कहा कि पूरा खर्च कर दो, अनफिकू रज़क़नाकुम या अनफिकू मा रज़क़नाकुम, ये हो सकता था। यहाँ मिन का लफ्ज़ बड़ा खूबसूरत है, कुछ हिस्सा दे दो, थोड़ा दे दो, खर्च कर दो, ताकि जब अगले जहान में पहुंचो, जहाँ कोई तिजारत नहीं, जिस दिन छुट्टी का दिन है, हड़ताल का दिन है, वहाँ कोई ट्रेडिंग नहीं होगी, तो कुछ तुमने रिजर्व रखा हो जो वहाँ तुम्हारे काम आ सके। खूबसूरत अंदाज देख रहे होंगे आप कि जिस साथ ये बात कहने की क्या जरूरत है कि ला बयुन फी, ऐसे लगता है ना कि छुट्टी का दिन है। बास लोग कमाते हैं तो बेचारे रोज का रोज कमाते हैं और खा लेते हैं, होता ही नहीं कि कुछ जमा करें, फिर बीच में कोई छुट्टी आ जाए, कोई हड़ताल आ जाए तो बेचारे भूखे मरते हैं। ऐसे लोगों को फिर कदर आती है कि हाय काश हमारे पास कुछ माल होता जो हम संभाल पाते तो हम आज खर्च करते। बिल्कुल क्यामत के दिन नेकियों की हड़ताल लग रही है, नेकियों का कहत पड़ जाएगा, और जिसके पास होंगी उसको भी वो थोड़ी लगेंगी। ऐसे वक्त में कहा कि आज दुनिया में कुछ रिजर्व करा लो, कुछ वहां जाके तुम्हारे काम आ जाए, ये तुम्हें आज दुनिया में फायदा देगा, लिहाजा खर्च कर लो। जब खर्च की बात इंसान सुनता है तो दिल घुटने लगता है। देखा, मांगने की बात आ गई। हम तो पहले ही कहते हैं जहाँ दीन की बात होती है वहाँ मांगने की बात है। तो बात ये है कि खर्च करने से सिर्फ वही रुकता है जो इसको دین والے کی بات سمجھتا ہے، لیکن جو رب کی بات سمجھے گا، جو اس کو اپنی شان سمجھے گا، جو اس کو ایک نیکی کا موقع سمجھے گا، وہ تو خوشی خوشی چل پڑے گا. یاد رکھیے، وہی مال اللہ کے راستے میں خرچ کرنے سے انسان کا ہاتھ رکتا ہے جہاں اس کو رب کی قدر نہیں ہوتی، جہاں وہ رب کو جانتا نہیں، جہاں وہ رب کو پہچانتا نہیں، جہاں وہ رب کا مقام نہیں پاتا. تو اب یہاں رب کا مقام دینے کے لیے تمہارے دل کھل جائیں، تمہارے ہاتھ کھل جائیں، تمہاری بوریاں اور تمہاری جو جمع کردہ چیزیں ہیں ان کے دروازے کھل جائیں. کس طریقے سے؟ اگر تمہیں اپنے مالک کی قدر آ جائے، کس پہ خرچ کرتے ہو، کون مانگ رہا ہے؟ اللہ لا الہ الا هو الحی القیوم، وہ رب جو اکیلا ہے، جو زندہ ہے، جو تھامنے والا ہے. کیوں گھبراتے ہو؟ تم کیوں پریشان ہوتے ہو کہ دے دیا تو گھٹ جائے گا، دے دیا تو کم ہو جائے گا، گھٹ جائے گا؟ نہیں، ذرا دیکھو مانگ کون رہا ہے. اتنی بڑی ذات تم سے کہتی ہے میرے راستے میں خرچ کرو. تمہارے گھر تمہارا ہی جیسا ایک مہمان آ جاتا ہے، تمہارے ہی قد کے برابر کا، تمہارے ہی جیسا گوشت پوس کا انسان. تم کہتے ہو ایک کھلا لو جتنا کھلانا ہے، پہنا لو جتنا پہنانا ہے، اس پہ ذات، اس کی ذات پہ لگا دو، کیونکہ اس کے اوپر لگانے سے مجھے فائدہ ہوگا. وہ فائدہ کبھی دل کی خوشی کی صورت میں ملتا ہے، کہیں تسکین ہوتی ہے، کہیں رشتہ داریوں کی محبت کی صورت میں ہوتا ہے. اور اگر دیکھا جائے تو ہر مرد ہر مہینے میں ہزاروں اپنے گھر والوں پہ لگا دیتا ہے، کیونکہ اس کو پتہ ہے کہ یہ ورتھ اٹ ہے. آج بچوں پہ لگا رہا ہوں، کل ملے گا. آج اس بیوی پہ میں لگا رہا ہوں، اس کے بدلے میں یہ میری خدمت کرے گی. ہر جگہ لگاتے ہیں، لیکن اللہ کہتا ہے کہاں لگاؤ؟ جہاں میں کہتا ہوں، میرے راستے میں. کیوں؟ کہ کل میں ہی کام آؤں گا، اور وہ زندہ ہے اور تھامنے والا ہے. تم تو مر جاؤ گے، تم تو باقی نہیں رہو گے. جب تم نہیں رہو گے تو تمہارا مال کیسے رہے گا؟ آپ کہتے ہو مال گر کہیں کام آ جائے گا، کہیں مشکل پڑ گئی تو یہ مال مجھے سہار لے گا. رب کہتا ہے القیوم، میں تھاموں گا. کتنے ہی مال والے ہیں جن کا مال ان کو عین وقت پہ مدد نہیں کرتا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی فرمایا تھا نا کہ اللہم لا مانی لما آتیت ولا مؤتی لما منات ولا ينفع ذا الجد منک الجد. یہ آخری حصہ دعا کا، کہ اللہ کسی مال، نفع، دولت، عزت والے کو اس کی یہ چیزیں فائدہ نہیں دے سکتی جب تک تو نہ چاہے. تو تھامنے والی ذات تو وہ ہے. تم کیوں گھبراتے ہو؟ تمہیں اپنا مستقبل تو عزیز لگتا ہے، لیکن تم اللہ کے راستے میں لگانے سے گھبرانے لگتے ہو. لا تاخذہ سنۃ ولا نوم، وہ تو سوتا بھی نہیں، وہ تو اونگتا بھی نہیں، کیسے دن رات تمہارے کام کر رہا ہے. دنیا میں کسی سے کام کرواتے ہو تو اس کے بدلے میں کچھ دیتے ہو. کچھ خرچ کرتا ہے تم پہ کوئی تو تم اس سے بڑھ کے خرچ کرتے ہو. تم بجلی چلاتے ہو تو اس کا بل دیتے ہو، تم گاڑی چلاتی ہو تو گیس ڈلواتے ہو. اللہ کے لیے کوئی مثال نہیں، لیس کمثلہ شیء، کوئی تو اس کی مثال جیسا بھی نہیں. لیکن ذرا سوچو تو صحیح کہ وہ جو تمہارے انتظام کر رہا ہے، اس نے تو کبھی تمہیں بل نہیں بھیجا. ہر مہینے ایک لمبی لسٹ آ جاتی ہمارے پاس، سٹمک بل دس مچ، برین بل دس مچ، ہارٹ بل دس مچ. کام کر رہی ہیں نا یہ ساری مشینیں، کس کے حکم کی تابے ہیں؟ رب کے حکم کی. یہ معمور ہے، کبھی بل نہیں آیا. کڈنیز کا بل آ جاتا، اور ہمارا تو سارا مال ہمارے سٹمک کے بل میں نکل جاتا، جتنا ہم اس کو مصروف رکھتے ہیں. جب اس نے اتنی فری سروسز پرووائڈ کی ہیں تو تم کیوں گھٹتے ہو؟ تم کیوں اس کی طرف آتے ہوئے، تم کیوں گن گن کے اس کو مال دیتے ہو؟ تم کیوں گن گن کے اس کو وقت دیتے ہو؟ تم کیوں گن گن کے اس کو جذبات دیتے ہو؟ وہ تو تمہیں بے حساب دیتا ہے. تم کیوں اس کے معاملے میں آتے ہی سوچ میں پڑ جاتے ہو؟ دیکھیے، یہاں صرف مال کی بات نہیں، وقت کی بات، اولاد کی بات، صحت کی بات، سکلز کی بات. تم اتنے سٹنجی ہو، تم اتنا سوچ سوچ کے کام کرتے ہو. چلو نہ صحیح، اس کو تمہاری ضرورت نہیں، اس لیے کہ لہو ما فی السماوات و ما فی الارض، उसी का है जो आसमान और जमीन में, ना बना उसके उसका क्या जाएगा, सब कुछ उसका है। जरा सोचें क्या कुछ है। तुम अपनी फिक्र कर लो, कल जब वो तुम्हें पकड़ेगा। मन जल्लजी यशफ़ इंदहु इल्ला बिज़नी, कोई है जो उसके पास सिफारिश कर सके। जब वो तुम्हें पकड़े तो फिर कौन तुम्हें छुड़ाएगा, और पकड़े बगैर कभी क्यों नहीं। या अलमु मा बैन अईदीहिम व मा खल्फहुम, तुम्हारे अगले हालात भी जानता है, तुम्हारे पिछले भी जानता है। तुम्हारी माजी की गलतियां उसके सामने हैं, और तुम्हारी मुस्तकबिल में की जाने वाली नाफरमानियां उसके सामने खुली हैं, वो कैसे ना पकड़े। वला युहीतून बिशय मिन इल्मिही इल्ला बिमा शा, तुम उसके इल्म का इहाता नहीं कर सकते। तुम बहुत महदूद सोच दिए गए, तुम्हारी नजर बड़ी महदूद, तुम्हारी समात बड़ी महदूद। ये तो उसके खजाने हैं कि तुम पे दिन रात लुटा रहे। कभी हवाओं का बिल नहीं आया, कभी बारिशों का बिल नहीं आया, इस जमीन पे रहने का बिल नहीं आया। हम किसी के घर में एक महीना रेंट पे उसको लें, हमें सैकड़ों डॉलर देने पड़ते हैं। जरा सोचिए, अगर इसी कुलिये के तहत इस जमीन पे रहने का बिल होता, क्या मुमकिन नहीं था? मुमकिन है ना। जहां जहां चलते एक एक कदम गिन लेता वो, और उसके बाद महीने के बाद बिल आ जाता कि यहाँ यहाँ तुमने मेरी जमीन पे कदम रखे थे जिसका बिल दो, आसमान के टुकड़े ने तुम पे बारिश बरसाई थी इसका बिल दो। मेरा ले हम तो बिक जाते और बिल ना दे पाते। तो फिर उसकी कदर जान लो, उस जैसा कोई नहीं है, दिन रात तुम्हारे काम कर रहा है। कितना खूबसूरत रब है वो, वसीअ कुर्सी युह समावाती वल अर्द, आसमानों जमीन पे उसकी कुर्सी छाई हुई है, उसने तुम्हें घेर रखा है, तुम उसके कब्जे में हो। वला यऊदुहु हिफ्ज़ुहुमा, नहीं थकाती उसको इन दोनों की हिफाजत, आसमान जमीन की हिफाजत में मुकर्रर है। तुम तो सिक्योरिटी सर्विसेज खरीदते हो, हर महीने बिल आता है, ब्रिंक्स का बिल, प्रोटेक्टेड बाय फुलां बाय फुलां। तुम तो अपने घरों के अंदर सिक्योरिटी अलार्म्स रखो और हर महीने उसका पे करो। कभी तुमने गौर किया कि इस आसमान और ज़मीन में तुम्हारी हिफाजत कौन कर रहा है? कितने जर्म्स फिर रहे हैं, तुम्हें नहीं आके कुछ कहते। कितने जिन्नात, कितनी परियां, कितने न जाने क्या क्या मखलूकात मौजूद होंगी हम नहीं जानते, लेकिन कौन है जो तुम्हें इनके शर से बचाता है? ये उसकी ज़ात है, वहुवल अलीयुल अज़ीम, वो बुलंद भी है और बड़ा भी है। जब इंसान के दिल में अल्लाह की बड़ाई आती है ना, तो उसको अपना आप और छोटा लगता है, फिर इंसान अपने आप को अल्लाह का कर लेता है। फिर वो कहता है, अल्लाह मैं भी तेरी, मेरा माल भी तेरा, मैं भी तेरी, मेरा घर भी तेरा, मैं भी तेरी, मेरे बच्चे भी तेरे, मेरा सब कुछ तेरा, तू कबूल कर ले। फिर इंसान छुपता नहीं है, बल्कि क्या कहता है, काम करता जाता है और कहता है, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। अब इसके बाद एक और चीज़ आती है, और वो क्या कि फिर इंसान दूसरों पे ज़बरदस्ती करने लगता है। देखो, मुझे रब की कदर आ गई, मैंने रब को पा लिया, आओ तुम भी इसको पालो। वो बीच के सारे मरहले निकाल के जिसने आपको रब के करीब किया था, आप किसी दूसरे को ज़बरदस्ती खींचते हैं दीन की तरफ, या उससे वही नेकियां कराना चाहते हैं जो अब आपको समझ आ गई। तो अल्लाह ताला कहते हैं, नहीं, सब्र करो, ला इकराह फिद दीन, ज़बरदस्ती रब की तरफ मत लाओ किसी को ज़बरदस्ती मुसलमान ना बनाओ। शौरी मुसलमान बनाना है तो वो रास्तों से गुजारो जिन रास्तों से शौर मिलता है, जिनसे तकवा मिलता है। उनको उस रब की बातें सुनाओ, उनको उस रब का कलाम सुनाओ, खुद बहुत दीन में आ जाएंगे। लोग दीन की तरफ आएंगे जब रब की कदर होगी, खुद ही सारे काम करने लगेंगे। ज़बरदस्ती ना करो, क्योंकि क़द तबय्यना रुश्द मिनल गई, भलाई और गुमराही वाजे कर दी, हर एक के अंदर इंस्टिंक्ट में ये बात डाल दी, जबिल्लत में ये बात डाल दी कि हक के और बातिल के है। हाँ, इसके रास्ते की कुछ रुकावटें हैं, उनको तागूत कहते हैं। इसीलिए सच्चा ईमान कब मिलता है, फमई यकफुर बिताग़ूत, तागूत का इनकार करो। ये तागूत अंदर की फोर्स भी हो सकती है, نفس، یہ معاشرہ بھی ہو سکتا ہے، یہ حکومتیں بھی ہو سکتے ہیں، یہ ادارے بھی ہو سکتے ہیں، یہ دینی رہنما بھی ہو جاتے ہیں کبھی کبھی، اور اکثر تو دنیا کے رہنما لیڈرز جو اللہ کی طرف آنے سے روکتے ہیں۔ کہا پہلے اس کا انکار کرو، وَيُؤْمِن بِاللَّهِ، اور اللہ پر ایمان لاؤ۔ کتنا پیارا ربط ہے، یہ نہیں کہا کہ پہلے اللہ پر ایمان لے آؤ پھر طاغوتوں کا انکار کرو، ہم الٹی کہانی کرتے ہیں۔ اصل بات کیا ہے کہ اگر راستے کی رکاوٹیں دور کر دی جائیں تو یؤمن باللہ تو خود ہی ہو جاتا ہے۔ پہلے لا ہے، پھر الہ ہے، لا الہ الا اللہ۔ ہمارا دین کتنا خوبصورت، پہلے لا کی تلوار سے سارے طاغوتوں کے سر قلم کر دو، گراؤ ان کو، پھر تمہیں الہ کی الوہیت سمجھ آئے گی، پھر پتہ چلے گا وہ ہستی کیا ہے۔ رکاوٹیں ہوتی ہیں نا جو آنے نہیں دیتی، لیکن ایک دفعہ یہ رکاوٹیں دور کر کے دیکھے، آپ کے دل پکاریں گے اللہ، ربی، ربنا، آپ کے اندر سے آوازیں آئیں گی۔ اگر ابھی تک آپ کے دل سے آوازیں نہیں آ رہی نا ربی اور ربنا اللہ کی، تو چیک کیجئے ارد گرد کچرا بھرا ہوا ہے، ابھی کچھ اور محبتیں ہیں دلوں میں، ابھی وقت کہیں اور مصروفیات میں اس لیے رب کی طرف نہیں آ رہے، ابھی مال کہیں اور خرچ ہو رہا ہے غلط چیزوں میں اس لیے رب کی طرف وہ مال نہیں آ رہا۔ ایک ایک چیز کو دیکھتے جائیے، جو چیز رب کی طرف نہیں آ رہی تو راستے کے طاغوتوں کو ہٹائیے۔ دیکھنے میں ان چیزوں کا کوئی ربط نہیں لگتا، کیا فرق پڑتا ہے اگر ہم اپنا مال کپڑے اور زیورات پہ لگا دیں، اللہ نے دیا ہے، ٹھیک ہے، کوئی فرق نہیں پڑتا، لیکن یہ طاغوت بن جاتے ہیں جو الہ کی طرف نہیں آنے دیتے۔ ہاں ایک دفعہ یومن باللہ ہو گیا، فقد استمسک بالعروۃ الوثقی، اس نے عروۃ الوثقی کو پکڑ لیا، مضبوط کڑے کو پکڑ لیا، اس شریعت اسلام کا علم اس کو مل گیا، اس کو توفیق رب بھی مل گئی، اب اس کا دل جم گیا، اب آ گیا اس خوبصورت دین پہ۔ اب چاہے کوئی قتل کرے، اب چاہے کوئی دھمکیاں دے، اب چاہے کوئی ڈراوے دے یا لالچ دے، چھوڑو اس راستے کو، چھوڑو، وہ دیکھو ایک اور راستہ خوبصورت ہے، وہ دیکھو ادھر کتنا فن ہے، وہ ادھر دیکھو کتنا اچھی چیزیں ہیں، کتنی خوبصورت چیزیں، وہ کہتا ہے نہیں، لن فسام اللہ، اب نہیں ٹوٹوں گا، اب اس کڑے سے ہاتھ میں یہ کڑا آ گیا، اللہ اس کو نہ چھڑوانا، یہ وہ چیز ہے جس نے مجھے میرے مالک کی پہچان کروائی، میں اس کو چھوڑ دوں گی تو میں اس طرح گروں گی جیسے ہاتھ سے کوئی ہینڈل چھٹ جائے اور انسان دھڑم سے نیچے گر جائے۔ واللہ سمیع علیم۔ پھر جب رب کی بات سمجھ آ گئی، مضبوط کڑا ہاتھ میں آ گیا، تو اللہ کی دوستیاں ہو گئیں، اللہ سے دوستی ہو گئی، دوستی نصیب ہو گئی۔ اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور، پھر اندھیروں سے روشنیوں کا سفر، ایمان والے کا دل اندھیروں سے نکل کے روشنیوں میں آنے لگتا ہے، شرک کفر کے اندھیرے دور ہوتے ہیں، شک کے اندھیرے دور ہوتے ہیں، دنیا کی محبتوں کے اندھیرے دور ہوتے ہیں، دنیا کو سب کچھ سمجھنے کے اندھیرے دور ہوتے ہیں، اور انسان الن نور، روشنی کی طرف آنے لگتا ہے، ہدایت کی طرف آنے لگتا ہے، اطمینان، سکون، اپنے آپ کو رب کا کرنے کر کے اندر جو ایک خوشی کا احساس ہوتا ہے اس میں آنے لگتا ہے، زندگی سے سب اندھیرے دور ہوتے ہیں اور ایک روشنی اس کے پاس آ جاتی ہے، اللہ نور السماوات والارض کی، پھر اس کی زندگی کا رخ بدلنے لگتا ہے۔ اس کے برعکس وہ لوگ ابھی جو اندھیروں میں لڑک رہے ہیں، ابھی جو اندھیروں سے لڑ رہے ہیں، والذین کفروا اولیاؤہم الطاغوت، وہ ان کے وہی طاغوت ہیں، ان کے وہی مشغلے ہیں، ان کو بھی وہی دنیا کی چھوٹی چھوٹی چیزوں پہ مرنا ہے، ابھی ان کو یہی اچھا لگنا ہے کہ میں یہاں کیسی لگتی ہوں اور میں یہ پہن کے کیسی لگوں گی اور میں وہاں جاؤں گی تو کیا کروں گی اور آج بالوں کا سٹائل کیا بنا لوں اور آج کون سا میچنگ جوتا پہن لوں اور آج کون سا ذرا زیور پہن لوں، وہ انہیں اندھیروں میں پھٹکتے ہیں، ان کو رہنے دو ادھر، ابھی ان کا وقت نہیں آیا۔ جب دنیا میں اندھیرے تھے، اولئک اصحاب النار، تو آگ کے اندھیرے، کب تک؟ ہم فیہا خالدون، ہمیشہ، کیوں؟ کہ دنیا میں جب تک رہے ہمیشہ اسی خواہش پہ رہے، تو پھر اللہ تعالیٰ نے بھی تو اس کا یہی انجام رکھا کہ پھر وہاں بھی ہمیشہ کی یہی ہے۔ اب جب انسان یہ باتیں سنتا ہے تو ڈرنے لگتا ہے، خوف آنے لگتا ہے، یہ کیا ہوا، میں اندھیروں میں ہوں، میں نے تو کبھی محسوس ہی نہیں کیا تھا، میں تو سوچتی تھی میں بڑی روشن خیال ہوں، میں تو بہت روشن مزاج ہوں، نہیں، रोशन मिजाजी क्या है कि बंदा रब का बन जाए, और सबसे बड़ी जात उसकी, सबसे ऊंचा वो, कोई ऐसा मामला उसकी जिंदगी में ना आ जाए कि जो उसको उसके रास्ते से रोके। अब यहाँ तो तागुतों की बात हुई, तो इसके बाद आयत नंबर 257 से लेके 260 तक अल्लाह सुबहाना ताला ने तीन चार मुख्तलिफ चार एग्जाम्पल्स में चार किस्म के तागुतों से मामला करना सिखाया। आयत नंबर 258 आयत जो है, इसमें तागूत जो है वो नमरूद है, नाम तो अल्लाह ताला ने नहीं लिया, लेकिन अल्लज़ी हाज इब्राहीम फी रब्बी ही अन आताहुल्लाहुल मुल्क, ये एक तागूत है, अल्लाह ताला ने नाम लेना पसंद नहीं किया उसका। होगा कोई अपने वक्त में कुछ भी कह ले, मैं उसको कुछ नहीं समझता, लेकिन तफसीर से देख लिया कि ये तागूत कौन था, नमरूद। हुज्जत कायम हो गई, हर वो शख्स जिसको हकूमती सतह पे अल्लाह के रास्ते से रोका जाए वो इस वाक्य को याद कर ले। जैसे इब्राहिम अलैहिस्सलाम ने दलाइल दिए, उलझे नहीं रब की बड़ाई की, तुम भी जहां तक कर सकते हो करो। क्या इस तागूत से निपटने का तरीका जानने के बाद भी हम में से कोई ये कह सकता है कि हम मजबूर हैं फलां काम करने पे? नहीं, पेश कीजिए अपने दीन को, अंधेरे छटते जाएंगे। फिर एक और चीज़ जो अल्लाह के रास्ते से लोगों को रोकती है, और वो क्या होती है कि मर के किसने उठना है कि नहीं? मुझे तो ऐसे लगता है कि आज के दौर में बहुत बड़ी चीज़ जो अल्लाह के रास्ते से रोकने ली वो यही है, अरे देखो दुनिया दुनिया आज की है, कल किसने देखी, ये नकद है वो उधार है। अल्लाह ताला कहते नहीं, तुम्हें मरने के बाद जिंदा होना है। आयत नंबर 259 पूरी की पूरी इसी वाक्य को बयान करती है कि जिसको अल्लाह ताला ने ये बता दिया कि मरने के बाद तुम्हें जिंदा करा जाएगा, तुम जिंदा होगे। तुम ये ना सोचो कि तुम इस दुनिया के लिए आए थे और इसी में चले जाओगे, बल्कि फअमातहुल्लाहु मियत आमिन थुम्मा बासा, पहले मारा फिर 100 साल मारे रखा फिर जिंदा कर दिया, और पूछा कम लबिस्ता, काल लबिस्तु यौमन अव बाद यौम, इसी तरह कल क़यामत के दिन जब कब्रों से लोग उठाए जाएंगे तो यही कहा जाएगा कितनी देर रहे, तो वो भी ऐसी ही बातें कहेंगे, एक दिन या उसके बाद कुछ और दिन। इस मिसाल से अल्लाह ताला ने मरने के बाद जीना सिखा दिया कि देखो दुनिया वो है ये नहीं है, तुम अल्लाह की तरफ नहीं आते इसलिए कि आएंगे तो कल खरा आज खराब होगी, नहीं तुम अपनी कल बचा लो। इंसान सारी जिंदगी अल्लाह के रास्ते से रुका रहता है, खाने पीने के लिए, पहनने ओढ़ने के लिए, इसमें अल्लाह ताला ने खाने की बात भी कर दी, तामी का वशरा भी कलम यतसन्ना, अल्लाह तुम्हें ऐसी जन्नतों की तरफ बुलाता है जहाँ के खाने पुराने नहीं होंगे, बासी नहीं होंगे, तुम खा खा के थकोगे नहीं, परेशान नहीं होगे कि ये अब रोज एक ही चीज खाएं, और कपड़ों को भी देख लो, वंजुर इलल इज़ामि कैफ़ नुन्शिज़ुहा, जन्नत में ऐसे लिबास पहनाएगा जो कभी पुराने नहीं होंगे, चुभेंगे नहीं, बोझल नहीं लगेंगे, लेकिन एक दफ़ा तुम अपने इन तागुतों से जान छुड़ा के आके तो देखो, सोचो तो सही। एक तो मेरी मुश्किल है कि हर लम्हे फिक्र ही ये है, इसको इसके मुताबिक करना है, इसको अप टू डेट करना है, उसको उसके साथ करना है, और इसको उधर, लेकिन दूसरी तरफ हमें अपने आप को देखना है कि हम किन चीजों में हैं। तीसरी चीज वो है जिसमें तीसरी मिसाल में इत्मीनान कल्ब चाहा। आज कुछ लोग दीन के मामले में शक का शिकार होते हैं, शिकु को शुबात घेर लेते हैं उनको, पता नहीं ये दीन सच्चा है भी कि नहीं, पता नहीं ये हमारे लिए मुमकिन है भी कि नहीं, और कर भी सकते हैं कि नहीं। तो अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम के वाक्य को हमारे सामने रख दिया इत्मीनान कल्ब के लिए, कि अगर तुम में से कोई रेजा रेजा कर दिया जाए, जल के मर जाए, राख हो जाए, डूब के मर जाए, अल्लाह ताला टुकड़ों को जमा करके ले आएगा, क्योंकि उसको पता है कि तुम्हारी खाक भी कहाँ है, उसने जब तुम्हें बना लिया तो वो दोबारा क्यों नहीं उठा सकता। यहाँ आप देखिए कि इतनी बातें सुनने के बाद रब का यकीन आने लगता है ना, कि अच्छा वाकई उसने हुक्म दिया था मेरे रास्ते में खर्च करो, वो इतनी बड़ी जात है कि उस जैसी कोई जात नहीं। अच्छा फिर उसके रास्ते की रुकावटें जब दूर हुई तो अब आगे इंसान की तबीयत की एक और चीज को सामने रखा, और वो क्या है? लालच, हिर्स, तमा। वो कैसे होता है? कहाँ लगाऊं कि कम से ज्यादा हो जाए, ऐसा हो जाए कि बस बढ़ता ही जाए। तो कहा, मसलुल लजीन युनफिकून अमवालहुम फी सबीलिल्लाह का मसल हब्बतिन अंबतत सब सनाबिल फी कुल्ली सुंबुलतिन मियतु हब्बा। वो लोग जो अल्लाह के रास्ते में खर्च करते हैं उनके खर्च की मिसाल ऐसे है जैसे एक दाने से 7 बालियां और 7 बालियों से 100 और दाने बने, यानी 1 के 700 हो गए। और वो अल्लाह युदाइफु लिमन यशा, अल्लाह ताला इससे भी बढ़ा देगा। जितना इखलास होगा, जितनी कुर्बानी होगी, जितनी मुश्किल हालात में अल्लाह के रास्ते में लगाओगे उतना बढ़ा देगा, क्योंकि वो वासिउन अलीम है। ऐसे लगता है कि अल्लाह ताला बंदे को एक ऐसा बिजनेस दिखा रहे हैं कि जहां नफा ही नफा है। बढ़ाते जाओगे बढ़ता जाएगा, कम करोगे तो अल्लाह इखलास की वजह से बढ़ा देगा, लेकिन देने के बाद जितलाना नहीं, ईजा नहीं देनी, तकलीफ नहीं देनी। एक फसल उगा दी, एकदम ऐसे लगता है कि अल्लाह ताला ने हमें किसी खेत में पहुंचा दिया, और मक्की का बाग खेत है, और एक एक पौधे के ऊपर सात सात सिट्टे लगे हुए हैं, और हर सिट्टे पे फिर 100 100 दाने हैं। इंसान खुश होता है उसको देख के, वाह ये कैसे हो गया? कहा, ये मेरे रास्ते का खर्च है, तुम्हें अब मेरी कदर आ गई है, अब मेरे रास्ते में खर्च करना तुम्हें मुश्किल नहीं लगता, तो खुशखबरियां पा लो कि तुम आखरत के बाग लगा रहे हो, अल्लाह ताला तुम्हारे लिए वहाँ फसल तैयार कर रहा है। लेकिन देखो एक बात याद रखना, ला युतबिउन मा अनफकू मन्नम वला अज़ा। देने के बाद जो अल्लाह के रास्ते में लगाने के बाद शिकवे ना करते रहो, बैठ बैठ के ये बातें ना किया करो कि इतने पैसे लग गए, इतने की किताबें आ गईं, इतनी की फीस दे दी, इतने पैसे लग गए राइड के, इतने की गैस आती है, जाती हूँ हर रोज़ क्लास लेने के लिए। ये मत गिनो, खुशी समझो जो लग गया रब के रास्ते में, समझो महफूज हो गया। अपनी प्राइवेट डायरियों में जहाँ ये लिख के रखते हो कि इतना जमा हो गया, फलां कपड़ों की अलमारी में अखबार के नीचे इतने पड़े हैं, फलां ड्रा के अंदर इतने रखे हैं, अब वहाँ ये गिनना शुरू कर दो कि शुक्र है मेरा इतना महफूज हो गया। आप में से कभी किसी ने सेफ्टी लॉकर में कोई चीज़ रखी होगी, जो ही आप उसमें रखते हैं तो आप मुतमईन हो जाते हैं, चलो शुक्र है अब महफूज है, जब दिल चाहेगा निकाल लेंगे। घर में पड़ी थी, हर वक्त खटका लगा हुआ था, खदशा था, बस उस इत्मीनान को आप हजारों गुना बढ़ा लें कि जो अल्लाह के रास्ते में लगाने के बाद मिलता है। ये बच गया। हजरत आयशा रजी अल्लाह तआला अन्हा को कहे हुए अल्लाह के नबी सल्लम के अल्फाज कि जो आपने उस बकरी के गोश्त के बटने के बाद पूछा कि आयशा क्या सारा गोश्त बट गया? कहा, अल्लाह के नबी जी सब बट गया, बस दस्ती का थोड़ा सा टुकड़ा रह गया जो मैंने आपके लिए रख लिया था। कहा, आयशा ऐसा नहीं है, बल्कि सब कुछ बच गया, सिर्फ ये रह गया, यानी जो रब के रास्ते में दे दिया वो बच गया, ये बच रह गया, इसका हिसाब देना पड़ेगा। मेयार बदलने लगते हैं, फिर इंसान अपने पास वाले को नहीं अपना समझता, जो रब के पास है उसको अपना समझता है, और फिर बढ़ाते बढ़ाते इतना बढ़ जाता है कभी कि सूखी जमीन हरी होने लगती है। लेकिन अगर कहीं नीयत खराब हो गई, कहीं बात मुंह से गलत निकल गई, देने के बाद पछतावा हो गया, तो कहा वो ऐसे है जैसे लगा लगाया बाग जाया हो गया। फअसा बहा एसा फीही नारुन फाहतरकत, आग का एक बगोला पहुंचा और आग लगी और सारा बाग जल गया। ये एक बोला हुआ गलत जुमला भी हो सकता है, ये एक गलत सोच और गलत गुमान भी हो सकता है, ये कोई इल्ज़ाम भी हो सकता है, ये हसरत और अफसोस का कलमा भी हो सकता है कि अब तो इतने पैसे लग गए इस काम पे। कज़ालिका युबय्यिनुल्लाहु लकुमुल आयात, अल्लाह ताला ऐसे ही बयान करते हैं आयतें। उसकी शान ही ये है, उसका कमाल ही ये है। और खर्च करो। फिर आयत नंबर 267 में एक और अदब सिखाया कि किसी को जो दे रहे हो जरा सोचो वो तुम ले भी लोगे, अपने जैसा समझो दूसरों को। गंदी गंदी चीजें खराब खराब मत दो कि जब घर जाके वो खुशी खुशी खोले लिफाफा कि आज तो बहुत खाना मिल गया और उसमें जली हुई रोटियां और खराब हुआ सालन और गले हुए केले और दाग लगे हुए ऑरेंजेस हो। जरा सोचो उस मासी के दिल पे क्या गुजरेगा। तुम सोचो अगर वो थैला तुम्हारे हाथ में आ जाए, तुम्हें कोई दे दे और तुम सोचो कि न जाने आज क्या मिल गया। और तुम सोचो जब तुम किसी को कपड़ों का एक जोड़ा देते हो कि ये जोड़ा ले जाओ, खर्चा के किस दिल से वो खोलेगी, लेकिन जब उसके अंदर दाग और धब्बे, फटा पुराना, बू आ रही, धुला हुआ भी नहीं, क्या उसका दिल कटेगा नहीं? क्या उसका दिल नहीं चाहेगा कि अल्लाह मुझे लोग दुख क्यों देते हैं? तू देता है तो नया देता है, लोग देते हैं तो ऐसा देते हैं कि जो इस्तेमाल भी नहीं हो सकता। तुम अपने आप को उस जगह ले आओ। फिर उसके बाद आयत नंबर 268 में वजह बताई गई कि अमूमन लोग अल्लाह के रास्ते में क्यों खर्च नहीं कर पाते, क्योंकि अश्शैतानु यईदुकुमुल फक्र व यामुरुकुम बिल फहशा, अपने काम ही नहीं पूरे होते। शैतान कहता है दे दोगे तो मोहताज हो जाओगे, अभी तुम्हारी अपनी बड़ी ज़रूरतें हैं, पहले अपनी फिक्र कराता है, अभी वो पूरी होने लगती हैं तो बच्चों की फिक्रें लगा देता है, बच्चों की पूरी होने लगती हैं तो उनकी शादियों की फिक्रें लगाने देता है, और होते होते इंसान दूर होता जाता है, और जब रब के रास्ते में ना दिया तो जमा हुआ तो फिर कहता है या मुरुकुम बिल फख्शा, फिर हुक्म देता है अब इसको फहाशी में लगाओ। आखिर कमाते किस लिए हो? करो ऐसा ऐसी गैदरिंग, करो जरा ऐसे काम कि एक दफा धूम मच जाए कि ऐसा काम कोई कर नहीं सकता। हालांकि अल्लाह ताला यईदुकुम मग़फ़िरतम मिन्हु व फ़दला, अल्लाह कहता है ये माल दे के अपने गुनाह बख्शवा लो, तुम ये लगा दोगे मैं तुम्हारे गुनाह रेस कर दूंगा और फजल अपने पास से एक्स्ट्रा दे दूंगा। लेकिन नहीं मानते क्योंकि शैतान के चुंगल में है। कुछ बच जाते हैं, उनको समझ आ जाती है कहाँ लगाने से फायदा होगा, तो उसको अल्लाह ताला ने हिकमत का नाम दिया। आयत 269 यूतिल हिकमत मन यशा, वो जिसे चाहता है हिकमत देता है। यहाँ हिकमत क्या है? माल का मुनासिब इस्तेमाल, कहाँ माल लगाने से फायदा होता है, इस्तेमाल की जगह ढूंढना। ये नहीं कि पकड़ के जान छुड़ा लो, जहां मर्जी फेंक दो, देखो कहाँ दिया हुआ भरेगा, कहाँ कम बढ़ेगा, कहाँ ज्यादा बढ़ेगा। लेकिन आम लोगों का हाल क्या है कि वमा यज़्ज़क्करु इल्ला उलुल अल्बाब, वो नसीहत नहीं पकड़ते सिवाय अकलमंदों के, ये बात किसी को समझ नहीं आती। फिर आयत 269 यानी 270 में नजर की बात और नफ़। कभी कुछ लोग घर वालों पे लगाने को बोझ समझते हैं, बीवी मांगे माल, झगड़ा शुरू। हर वक्त यही बात नहीं पूरी होती कि हम इतना तो देता हूँ जाता कहाँ है। अल्लाह ताला ने कहा लगाओ, दिल खोल के लगाओ, बीवी पे लगाओगे मिलेगा, वो तुम्हारे नाम पे नफका है। इस तरह करोगे कि तुम अल्लाह ताला के रास्ते में लगाते हो और इसी तरह नजर की बात कर दी, मन्नत मानते हो, नजर की बात मानते हो, लिहाजा उसको उसका भी जिक्र इधर कर दिया गया। फिर आए 271 में अदब सिखा दिए, कैसे दो, छुपा के दो, फकीरों को दो तो छुपा के दे दो, आम लोगों को दे दोगे तो खोल के दे दोगे। क्यों? अगर तुम आज इनको छुपा के दोगे, इनकी इज्जत नफ्स को मजरूह नहीं करोगे, कल अल्लाह ताला युकफ्फिरुन को मिन सय्यातिकुम, तुम्हारे गुनाहों को छुपा लेगा, ढांप लेगा। तुमने जो रू स्याहियां की थी अल्लाह उसको मिटा देगा, तुम्हारे चेहरों को सफेद कर देगा। बस लोगों को देते हुए जरा सी उनकी इज्जत का ख्याल कर लिया करो, या देने के बाद हर वक्त बैठ के ये ना कहा करो कि ये हमारे टुकड़ों पे पले हैं, और ख़ास तौर पे जब ख़ानदान वालों पे कहीं लगाओ। किसी को ना भी पता चला तो वो अल्लाहु बिमा तअमलून खबीर, अल्लाह को पता तुम क्या करते हो। फिर उसके बाद एक और मसले का हल पेश किया, और वो क्या कि बाज़ दफ़ा रिश्तेदार होते हैं वो दीन पे नहीं होते, तो इंसान कहता है छोड़ो अब इनकी किफालत क्यों करूं, लो ये तो पता नहीं नमाजें भी पूरी पढ़ते हैं कि नहीं। नहीं, पैगाम भेज देते हैं, आप जब तक आप दीन पे नहीं आते हम आपको नहीं खर्च आप पे खर्च नहीं करेंगे, हमसे लेना है तो आपको दीन पे आना पड़ेगा। का नहीं, लैसा अलैका हुदाहुम वलाकिन अल्लाह यहदी मन यशा, आपके जिम्मे हिदायत देना नहीं है, अल्लाह ताला जिसे चाहे हिदायत दे दे। क्या आप किसी का ईमान खरीदना चाहते हैं? क्या आप किसी को एतकादी मुनाफिक बनाना चाहते हैं कि आपका माल लेने के लिए वो मुसलमान हो जाए, इस्लाम पे आ जाए? नहीं। वमा तुनफिकु मिन खैरिन फलिअन्फुसिकुम, तुम जो खर्च करोगे इसका तुम्हें फायदा होगा। वमा तुनफिकुन इल्ला इब्तिगा वजहिल्लाह, और जो तुम खर्च करो बस अल्लाह की रजा के लिए करो, दूसरों की नजरों में बड़ा ना बनो, बस तुम रब के लिए करो, वो तुम खुद ही तुम्हें वो सब दे देगा जो तुम चाहोगे। क्योंकि वमा तुनफिकु मिन खैरी युवफ्फ इलैकुम, जो तुम उसके रास्ते में लगाओगे पूरा पूरा देगा। वअन्तुम ला तुज़लमून, और तुम पे कोई जुल्म नहीं किया जाएगा। कितनी बड़ी बात समझ आ गई। लोगों को देते वक्त ये ना देखो कि ये कैसे, ठीक है अच्छी बात है दीनदार का इंतखाब होना चाहिए, लेकिन ख़ास तौर पे रिश्तेदारियों में जहाँ गरीब हैं, हमारे घरों के अंदर करीब रहने वाले, हो सकता है अकीदे ठीक नहीं है, हो सकता है कि अभी पूरी दीन की समझ नहीं है, तुम दो। तुम्हारा दिन रात का देना, तुम्हारी हलाल कमाई यानी तुम्हारी ही हलाल कमाई उनके दिल में भी हलाल की मोहब्बत डाल देगी। अगर तुम पक्के नमाजी हो, तुम्हारे माल की बरकत से अल्लाह उनके दिल में नमाजों की मोहब्बत डाल देगा, क्योंकि हर चीज़ ट्रांसफ़र होती है, रेस निकलती है। तुम्हारा अच्छा ताल्लुक उनको तुम्हारे दीन तुम्हारे करीब करेगा, जब तुम्हारे करीब होंगे तो तुम्हें एक अच्छे मुसलमान होने के नाते ज़िंदगी बसर करता देखेंगे, उनके अंदर भी ये चीज़ें आ जाएंगी। क्यों दीवारें खींचते हो, क्यों बड़ाई के दावेदार होकर कहते हो बस मेरा तो सारे खानदान से कतई ताल्लुक नहीं, तुम रब के लिए करो रब तुम्हारे लिए करेगा। और फिर आयत 273 में तो ऐसे लोगों का जिक्र कर दिया कि जिनको लोग बुद्धू कहते हैं, जिनको लोग कहते हैं कि आपने क्या अपना हाल बना लिया, कुछ अपने लिए भी कर लें, कुछ अपना भी हवा ख्याल रखा करें। लिल फ़करा इल्लज़ीन उख़सिरू फ़ी सबीलिल्लाह, अल्लाह के रास्ते के कैदी, और इनको कैद किसी और ने नहीं किया, इन्होंने इस कैद को खुद कबूल किया, क्योंकि इनको पता है कि इस कैद के अंदर जो आसानियां हैं, इस कैद के अंदर जो सुकून है, वो इस कैद से निकलने पे नहीं। एक तरफ नफ्स के कैदी फिरते हैं दुनिया में खुले खुले, नफ्स उनका हाकिम बन के उनसे हर गलत चीज़ मनवाता है, लेकिन आखिर में खुशी नहीं मिलती। लेकिन वो लोग जो अपनी खुशी से अपने आप को अल्लाह के रास्ते में जोड़ लें कि अल्लाह बस हम तेरे कैदी, ला यस्ततीउना दरबम फिल अर्थी, कोई दौड़ धूप कर ही नहीं सकते, अपने कामों का वक्त ही नहीं मिलता, फुर्सत नहीं मिलती, लीस्ट प्रायोरिटी, वक्त मिला तो कर लेंगे, हुआ माल तो ले लेंगे। यक्सबहुमुल जाहिलु अग्निया, लोग उनको जाहिल जो अनपढ़ अनजान लोग होते हैं वो उनको बड़े दौलतमंद समझते हैं, उनके चेहरे के इत्मीनान की वजह से, उनके गयूर होने की वजह से, मिनत तआफ़ुफ़। लेकिन अगर तुम हिकमत वाले हो तो तारिफ़ुहुम बिसीमाहुम, उनके चेहरों से पहचानो। ये अबू हुरैरा कितने दिन का भूखा फिर रहा है, खुद खिलाओ इसको खाने। तुम देखो कि इसके तन पे कपड़ा क्यों नहीं, तुम देखो। ला यसलून नास इल्हाफा, चिपक चिपक के लोगों से सवाल नहीं करते, दीनदारों को एक मिजाज सिखा दिया कि बस रब से ही मांग लो, अगर तुमने लोगों से चिपक के मांगा तुम्हारा भी ये सुकून रुखसत हो जाएगा, अल्लाह तुम्हें गनी नहीं करेगा। इससे क्या पता चला कि दीनदार को अपना हाल ऐसा नहीं बना लेना चाहिए कि लोग उस पे खर्च करने की फिक्र कर लें। किसके पास तो लगता है मौसम के कपड़े भी नहीं, इसके पास तो लगता है अच्छा जूता भी नहीं, इसके पास तो लगता है अच्छी गाड़ी नहीं, लाओ हम इनको दे दें। नहीं, बाग़ैरत रब ने दिया है तो इस नज़र से उसको रखो ताकि लोग इस चीज़ पे रश करें कि दीन पे आने से दुनिया नहीं बिगड़ती। जब इंसान दीन पे आता है तो दुनिया भी उसकी अच्छी रहती है। जब इस कानून को तोड़ा जाता है ना, तो नतीजा क्या होता है कि लोग ऐसे दीन से खौफजदा हो जाते हैं और ऐसे दीनदारों से दूर भागने लगते हैं कि ये तो बेचारे ना खुद इनके पास और हमसे भी मांगने का ही सवाल करेंगे। और फिर आखिर में 274 आयत में अल्लज़ीन युन्फिकून अमवालहुम बिल्लैली वन्नहार सिर्रन वलानिया, खर्च करना चाहते हो रब के रास्ते में, अच्छा रात है तो सुबह का इंतजार ना करो। सुबह को खर्च करना चाहते हो तो फिर रात का इंतजार क्यों करते हो? इस वक्त अकेले हो तो क्यों इंतजार करते हो चार लोग आए तो उनके सामने दूंगा? और अगर चार लोगों में बैठे हो देना चाहते हो तो मत इसका इंतजार करो कि ये चले जाएंगे फिर दूंगा। गो अहेड, दे दो, क्या पता नियत बदल जाए, क्या पता नेकी का मौका छिन जाए। ऐसा कर लोगे फलहुम अजरुहुम इंद रब्बिहिम वला खौफुन अलैहिम वला हुम यहज़नून। पारे के आगाज में मैंने आपको चंद सवाल लिखाए थे, उन्हीं में से एक सवाल था कि माजी का गम और मुस्तकबिल के खौफ से बचने का कौन सा तरीका है। ये है तरीका, इस आयत को हाईलाइट कर लें। यहाँ एक तरह से इन्फाक फी सबीलिल्लाह का मौजू ख़त्म हो रहा है और आगे सूद की बात शुरू हो रही है, लेकिन असल में ये गम और हुजन से निकलने का रास्ता है। जहाँ जिस वक्त जिस हाल में हो नेकी के लिए तैयार हो जाओ। ये इंतज़ार ना करो कल अगले साल कुछ और वक्त गुजर जाए फिर बात करेंगे आगे, फिर देखेंगे। अच्छा फिर जो सोच लिया है तो फिर फिक्र किस बात की, जब चल पड़े तो फिर फिक्र किस बात की। यहाँ हम थोड़ा सा हम डिस्कशन करेंगे कि जितना हमने क्विकली एक रिकैप किया तो इससे आपने अपने लिए क्या सीखा।